پھر فرمایا ما کذب الفؤاد ما رآ، ما کذب الفؤاد، نہیں جھوٹ بولا دل نے، ما رآ جو اس نے دیکھا، یعنی جو کچھ آنکھ نے دیکھا تھا، یعنی جبریل امین کو اپنی اصل شکل میں دن کی روشنی میں، تاریکی میں نہیں، وہ بالکل درست دیکھا تھا، یعنی جو آنکھ نے دیکھا قلب نے صحیح تصویر اتاری، صحیح سمجھا. بعض اوقات آنکھ اور دل کے بیچ میں ایک تضاد ہوتا ہے نا، آپ دیکھ کچھ رہے ہوتے ہیں، سمجھ کچھ اور رہے ہوتے ہیں، دھوکہ کھا جاتے ہیں نا، نگاہ بعض اوقات دھوکہ کھا جاتی. لیکن یہاں نبی اکرم صلی اللہ علیہ وسلم کی نگاہ نے دھوکہ نہیں کھایا، وہی دیکھا جو اللہ نے دکھایا تھا، یعنی جبریل امین کو درست طور پر دیکھا، کوئی غلطی اور خطا نہیں کی. یعنی ما رآ میں جو کچھ بھی دیکھا، اور جو کچھ میں کیا دیکھا، جبریل امین کو دیکھا. افتمارونہ علی ما یری، اب کیا تم اس چیز پہ اس سے جھگڑتے ہو؟ ممارات جھگڑے کو کہتے نا سورۃ الکہف میں، اللہ تمہاری فیہم، جسے وہ آنکھوں سے دیکھتا ہے. کیونکہ کفار مکہ یہ ماننے کو تیار نہ تھے کہ آپ جبریل امین کو دیکھتے ہیں. اچھا، یہاں ہو کی ضمیر سے بعض لوگوں نے پھر اس بات کا اظہار بھی کیا ہے، بعض لوگ اس خیال کی طرف بھی گئے ہیں کہ شاید آپ صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کو دیکھا تھا. اور اس معاملے میں مفسرین کے درمیان، بلکہ صحابہ کے درمیان بھی اختلاف واقع ہوا کہ آیا رسول اللہ صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کو دیکھا تھا یا نہیں دیکھا تھا. تو اس میں ہم دیکھتے ہیں کہ ابن عباس یہ کہتے ہیں دیکھا تھا مگر قلب کی آنکھ سے دیکھا تھا، یعنی ظاہر نہیں دیکھا تھا، سامنے سے نہیں دیکھا تھا، دل کی آنکھ سے دیکھا تھا. کیونکہ دوسری روایت میں آتا ہے سیدنا ابو ذر کہتے ہیں میں نے آپ صلی اللہ علیہ وسلم سے پوچھا کیا آپ نے اللہ تعالیٰ کو دیکھا ہے؟ تو آپ نے جواب دیا وہ تو نور ہے، میں اسے کہاں دیکھ سکتا ہوں. ہاں یہ الگ بات ہے کہ قیامت کے دن انسان کی نظر بہت تیز ہوگی، جیسے کہ سورۃ قاف میں آپ پڑھ چکے ہیں فَكَشَفْنَا عَنْكَ غِطَاءَكَ فَبَصَرُكَ الْيَوْمَ حَدِيدٌ. تو اس وقت پھر انسان اس نور کے پیچھے بھی اللہ تعالیٰ کو دیکھ پائے گا، جن کی قسمت میں ہوگا، جو اس قابل ہوں گے، ہر ایک تو نہیں. لیکن ابھی آپ کا دیکھنا دل کی آنکھ سے دیکھنا تھا، اسی لیے بعض لوگوں کا خیال ہے کہ یہاں پھر مراد جبریل امین ہے، کہ آپ صلی اللہ علیہ وسلم نے ان کو بالکل درست حالت میں دیکھا تھا. جیسے مسند احمد کی روایت میں آتا ہے کہ ان کے 600 بازو تھے. اور ایک دوسری روایت میں ابن مسعود مزید تشریح یوں کرتے ہیں کہ جبریل علیہ السلام کا ایک ایک بازو اتنا عظیم تھا کہ افق پر چھایا ہوا نظر آتا تھا، یعنی 600 پر تھے اور ہر پر یا ہر بازو پھر بہت بڑا تھا. اور شدید القوا اور ذو مرہ میں اندازہ ہو ہی رہا ہے کہ وہ کتنے بڑے ہوں گے جسمانی اعتبار سے. بہرحال اب یہاں مخالفین کو مخاطب کیا جا رہا ہے اور ان کو ملامت کی جا رہی ہے کہ تم پیغمبر کے مشاہدات پر اس سے جھگڑا کرتے ہو، جو کچھ وہ دیکھتا ہے یا کانوں سے سنتا ہے اور تم کو آگاہ کرتا ہے، جو وحی الہی اس پر آتی ہے وہ تمہیں بتاتا ہے، اور تم ماننے کے بجائے اسے جھگڑنے لگتے ہو. وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَى، اور البتہ تحقیق اس نے اسے ایک اور بار بھی دیکھا تھا. اس سے بھی پتہ چلتا ہے کہ یہ پھر جبریل امین ہی ہیں، کیونکہ اگر یہاں اللہ تعالیٰ کا دیکھنا مراد ہو تو وہ تو صرف ایک ہی مرتبہ معراج کے موقع پہ ہو سکتا ہے، لیکن جبریل علیہ السلام کو آپ صلی اللہ علیہ وسلم نے ایک سے زائد بار دیکھا تھا. اس لیے یہاں پر کیا فرمایا، وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَى، اور البتہ تحقیق آپ نے اس کو دیکھا تھا ایک دوسری مرتبہ اترنا، ایک اور مرتبہ دیکھنا. وہ کہاں؟ عند سدرۃ المنتہا، سدرۃ المنتہا کے پاس. یعنی پیغمبر علیہ السلام کو یہ مشاہدہ دو بار ہوا جبریل علیہ السلام کو دیکھنے کا. اور یہ دو بار کا ذکر کس لیے کیا گیا؟ کہ یہ کوئی معمولی بات نہیں ہے، سنجیدگی سے سننے اور سمجھنے والی بات ہے. سدرۃ المنتہا کیا چیز ہے؟ سدرہ کہتے ہیں بیری کے درخت کو، جس پہ بیر کا پھل لگتا ہے. اور منتہا کا کیا معنی ہوتا ہے؟ انتہائی حد یا سرحد، یعنی انتہائی سرحد جس سے آگے کوئی اور نہیں جا سکتا، اس کے پاس سدرۃ المنتہا ہے. اور یہ ساتویں آسمان پر، صحیح مسلم کی روایت میں چھٹے آسمان پر ہے. اب دو روایات میں اتفاق کیسے ہو؟ تو مفسرین کہتے ہیں کہ چھٹے پہ اس کی جڑیں ہیں اور ساتویں پہ وہ نظر آتا ہے. تو بہرحال عند سدرۃ المنتہا، منتہا کا لفظ سدرہ کے ساتھ بذات خود یہ بتا رہا ہے کہ وہ آخری حد ہے، جس کے آگے فرشتے بھی نہیں جا سکتے، فرشتے بھی اس کے پاس ہی رہ کر اللہ تعالیٰ کے احکامات وصول کرتے ہیں. تو آپ صلی اللہ علیہ وسلم نے جبریل امین کو ان کی اصل شکل میں نمبر ایک پہلی وحی کے موقع پر دیکھا، نمبر دو معراج کے موقع پر دیکھا. اور معراج کے موقع پر کہاں دیکھا؟ سدرۃ المنتہا کے پاس جب وہ اصل شکل میں نظر آئے. اندہا جنت المأوا، اسی کے پاس جنت المأوا ہے. جنت المأوا، جنت کا معنی تو جنت ہے، مأوا کا مطلب ہوتا ہے قیام گاہ، ٹھکانہ، آرام کی جگہ. تو جنت کو مأوا کیوں کہا گیا؟ اس لیے کہ انسان کی اصل آرام گاہ اور ٹھکانہ یہی ہے، اصل گھر یہی ہے، یہی رہنا، یہی زندگی ہے. یہ دنیا میں جو کچھ ہم کر رہے ہیں یہ تو عارضی وقت ہے، یہ تو جلد ختم ہو جانے والا ہے. یہ تو ہم سب ایک سفر کی حالت میں تھوڑی دیر کے لیے کہیں ٹکے ہیں، جیسے کوئی مسافر کسی پلیٹ فارم پہ تھوڑی دیر کے لیے رکتا ہے. یہ تو بس ایک ٹیمپریری سٹے ہے، ٹرانزٹ پیریڈ ہے، آگے جانا ہے. اور آگے جا کر جو لوگ نیک ہوں گے پھر ان کو اصل گھر ملے گا، اور وہ ہے جنت المأوی، جہاں سے پھر وہ نکالے نہ جائیں گے. اچھا، یہاں ایک اور بات بھی پتہ چلتی ہے کہ جنت اور جہنم قیامت کے دن ہی وجود میں نہیں آئیں گے بلکہ اب بھی موجود ہیں. یعنی بعض لوگ کہتے ہیں نا کہ جنت کہاں ہے، تو جنت سدرۃ المنتہا کے پاس ہے. سدرۃ المنتہا کہاں ہے؟ ساتویں آسمان پہ. اور آپ کو معلوم ہے کہ یہ عرش الٰہی کے نیچے ہے. اچھا، اب ایک سوال اور رہ جاتا ہے کہ اگر جنت موجود ہے تو پھر دوزخ بھی کہیں موجود ہوگا. تو یہ جو آپ نے پیچھے والبحر المسجور پڑھا ہے سورۃ الطور میں، تو بعض لوگوں کا خیال یہ ہے کہ یہ البحر المسجور موجزن سمندر جو ہے یہی دراصل جہنم ہے، جو زمین کی بالکل کور کے اندر ہے، زمین کی کور میں ہے. اور اب آپ دیکھیں سائنٹسٹ کیا کہتے ہیں، زمین کے اندرونی حصے کے بارے میں کیا کہا جاتا ہے کہ کیا ہے وہاں؟ آگ بھڑک رہی ہے، آگ کے طوفان ہے وہاں. تو مسجور کا ایک معنی کیا بتایا گیا تھا؟ بھڑکی ہوئی، یعنی لیکوڈ شکل میں ہے، جیسے لاوا بھی لیکوڈ آگ ہوتی ہے نا. اور اس کور تک جانے کی بہت کوششیں کی گئی، اور جتنی بھی کھدائی کی گئی ہے 6 میل سے آگے جانا ناممکن ہو گیا. ایسا پتھر اور ایسی سخت اور ایسی ٹھوس چیز ہے کہ اس سے آگے بور کر ہی نہیں پاتا انسان، اسے توڑ ہی نہیں پاتا. ہلکے پھلکے لیکج کہیں سے ہوتے ہیں تو پھر آپ دیکھتے ہیں کہ کس طرح لاوے کے طوفان آتے ہیں جو ہر چیز کو تباہ و برباد کر جاتے ہیں. اصل حقیقت اللہ ہی جانتا ہے، لیکن مفسرین جہنم کے لیے اسی طرف گئے ہیں کہ آپ صلی اللہ علیہ وسلم کو مشاہدہ کرایا گیا تھا نا جہنم اور جنت دونوں کا معراج کے موقع پر. تو یہ بھی ہو سکتا ہے کہ آپ کو دور سے دکھایا گیا اس کا منظر، وہ ہے جہاں بھی، کہاں ہے، وہ زمین کے اندر بھی ہو سکتا ہے، وہ کہیں بھی ہو سکتا ہے. اللہ تعالیٰ کی کائنات تو اتنی وسیع ہے کہ کوئی شخص اس کا تصور نہیں کر سکتا. تو یہ کہنا کہ جنت ابھی ہے نہیں اور یہ خیالی باتیں ہیں، یہ بالکل غلط بات ہے. قرآن سے جنت کا ثبوت ملتا ہے، اور سدرۃ المنتہا کے پاس جنت المأوی ہے جو انسان کا ٹھکانہ بنے گی. اور ویسے بھی کہتے ہیں کہ اب بھی نیک روحیں وہیں جا کر اکٹھی ہو رہی ہیں، علیین جس کو بولتے ہیں. اور ایک اور روایت کے مطابق بھی علیین وہ بلند آسمانوں پہ ہے اور سجین جو ہے وہ نیچے ہے. اس سے آپ دیکھیں کہ اگر واقعی زمین کے اندر والا حصہ ہے وہ جہنم، تو انسانوں کی کتنی بے بسی ہے نا کہ ہم ساری ترقی کے باوجود اس حصے تک پہنچ ہی نہیں پاتے. یعنی اللہ تعالیٰ نے بنا کر اس کو اتنا کور کر کے رکھ دیا کہ جیسے جنت تک نہیں پہنچ پاتے، ایسے وہاں تک بھی کوئی نہیں پہنچ پاتا. اور آپ کو معلوم ہے کہ سمندر کی بھی بالکل تہ تک کوئی نہیں جا سکا اور نہ پہنچ پاتا ہے کوئی. چند سو فٹ کے بعد ایسا پریشر ہے پانی کا کہ اگر کوئی زور لگائے بھی تو وہیں زخمی ہو جائے، اس پانی کے پریشر کوئی نہیں برداشت کر سکتا. سمجھ نہیں آتی کہ یہ ساری نشانیاں ہمارے سامنے ہیں، اپنی بے بسی بھی سامنے ہے، اس کے باوجود اللہ تعالیٰ کی قدرت اور عظمت اور طاقت سے ہم منہ موڑتے ہیں اور جنت دوزخ کا مذاق اڑاتے ہیں. اذ یخشى السدرۃ ما یخشى، اس وقت سدرہ پہ چھا رہا تھا جو کچھ کے چھا رہا تھا. اب یہاں آیت سے نہیں پتہ چل رہا کہ کیا چھا رہا تھا، بہرحال وہ تجلیات الہی ہی ہوں گی، وہ ایک نور ہوگا اور اللہ تعالیٰ کی قدرت کی نشانیاں ہوں گی جن کا آپ نے معراج کے موقع پر مشاہدہ کیا تھا. اور ایک حدیث کے مطابق آپ صلی اللہ علیہ وسلم نے فرمایا، میں سدرۃ المنتہا کے پاس پہنچا تو مجھے بادل کی طرح کی کسی چیز نے گھیر لیا، میں اس کے لیے سجدے میں گر پڑا. اور قیامت کے دن بھی اللہ تعالیٰ کا نزول جو ہے وہ بادل کی شکل کی چیز میں ہوگا. سورۃ البقرہ میں آپ پڑھ چکے ہیں نا, آیت 210-210. هل ينظرون الا ان ياتيهم الله في ظلل من الغمام والملائكه وقضي الامر والى الله ترجع الامور. کہ نہیں وہ انتظار کر رہے ہیں مگر اس بات کا کہ آ جائے اللہ تعالیٰ ان کے پاس بادلوں کے سائبان میں اور فرشتے بھی, اور فیصلہ چکا دیا جائے اور اللہ کی طرف سارے امور لوٹائے جاتے ہیں. تو بہرحال آپ صلی اللہ علیہ وسلم جب سدرۃ المنتہا کے پاس پہنچے تو وہاں سدرہ کے اوپر کیا چھا رہا تھا, جیسے ایک بادل جیسی چیز چھا رہی تھی. ایک اور روایت سے پتہ چلتا ہے کہ اس وقت سونے کے پروانے وہاں منڈلا رہے تھے اس کے آس پاس, جیسے عام طور پر درختوں کے پاس جگنو وغیرہ ہوتے ہیں نا. تو آپ صلی اللہ علیہ وسلم نے کچھ پروانے بھی دیکھے. اذ یخشى السدرۃ ما یخشى, اور وہاں آپ کو تین چیزوں سے نوازا گیا تھا. نمبر ایک, پانچ وقت کی نمازیں. نمبر دو, سورۃ البقرہ کی آخری آیات. اور نمبر تین, اس مسلمان کی مغفرت کا وعدہ جو شرک کی آلودگیوں سے پاک ہو. بہرحال اس وقت وہاں انوار و تجلیات کا ایسا ہجوم تھا کہ انسان اس کو لفظوں میں بیان نہیں کر سکتا. اسی لیے کیا فرمایا, اذ یخشى السدرۃ ما یخشى, جب چھا رہا تھا جو کچھ کے چھا رہا تھا. یو کانٹ ڈسکرائب کہ کیا چھا رہا تھا, کیا منظر تھا وہ. اب آپ صلی اللہ علیہ وسلم یہ سارا منظر اپنی آنکھوں سے دیکھ رہے ہیں جسے لفظوں میں بیان نہیں کیا جا سکتا, لیکن آپ کے دیکھنے کے انداز کو ملاحظہ کیجیے. فرمایا, ما زاغ البصر وما طغى. کیا شان ہے اللہ کے رسول صلی اللہ علیہ وسلم کی کہ ایسا منظر دیکھ کر بھی نہ نگاہ چندھیائی اور نہ حد سے آگے بڑھی. آپ اپنے آپ کو دیکھیے کہ جب آپ کسی انتہائی حیرت انگیز چیز کو دیکھتے ہیں تو آپ کی آنکھیں دیکھنے کی تاب نہیں لاتی, آپ آنکھیں بند کر لیتے ہیں یا آپ کی آنکھیں چندھیا جاتی. آنکھ چندھیانے کا معنی سمجھتے ہیں آپ؟ تیز روشنی کو دیکھ کر کیا ہوتا ہے, آپ آنکھیں بند کر لیتے ہیں, اوہ ہم نہیں دیکھ سکتے. لیکن آپ صلی اللہ علیہ وسلم کے اندر اتنا ٹھہراؤ تھا, اس وقت بھی آپ گھبرائے نہیں, آپ کی نگاہیں چندھیائی نہیں, یا اس نور کے اندر ایسا سکون تھا, ایسا حسن تھا, ایسی خوبصورتی تھی کہ اس سارے خوبصورت منظر کو دیکھ کر آپ کی آنکھیں چندھیائی نہیں. وہ ماتغا, اور نہ حد سے بڑی. اور زاغا کا معنی کبھی بھی ہوتا ہے نگاہوں کا ادھر ادھر بھٹکنا, یعنی آپ کی نگاہیں ادھر ادھر نہیں بھٹکی, حد سے نہیں بڑی, کہ جو کچھ دیکھنا تھا وہی دیکھا, یہ نہیں کہ اور چیزیں دیکھنے میں لگ گئی. بعض اوقات ہم قرآن کی مجلس میں ہوتے ہیں اور وہ مجلس کسی ایسی جگہ پر ہوتی ہے جو بڑی خوبصورت ہوتی, تو بعض اوقات لوگوں کو دیکھا گیا کہ وہ قرآن سننے کی بجائے دیواروں کو دیکھنے لگتے ہیں, یا کسی شینڈلیئر کو دیکھنے لگتے ہیں, یا خوبصورت لٹکے ہوئے پردوں کو دیکھنے لگتے ہیں, کبھی نیچے پڑے ہوئے کارپیٹ کو دیکھتے ہیں, کبھی دائیں بائیں بیٹھے لوگوں یا ان کے کپڑوں کو دیکھتے ہیں. یہ ہوتی ہے علم کی مجلس عمومی طور پر. جس چیز پہ فوکس کرنا چاہیے اس پہ نہیں ہوتا, اور جو وہاں غیر ضروری اور غیر اہم ہے اس پہ ساری توجہ ہے. لیکن آپ صلی اللہ علیہ وسلم کا انداز اس سے پتہ چلتا نا کہ آپ کو کیوں چنا گیا تھا اس کام کے لیے. آپ کی شخصیت کے اندر, آپ کے کردار کے اندر وہ اعلیٰ ترین خوبیاں تھیں کہ آپ ہی اس قابل تھے کہ آپ کو اس نبوت سے سرفراز کیا جاتا یا آسمانوں کی سیر کرائی جاتی. ہم جیسوں کو تو اگر سیر کرائی جائے آسمان کی, آسمان کیا ایک زمین کی بھی معمولی چیز کی, تو ہم آتے سے باہر ہو جائیں, چیزوں میں ہی کھو جائیں, مقصد سے غافل ہو جائیں. لیکن ما زاغ البصر وما طغى, اس درخت پر اللہ تعالیٰ کے انوار تجلیات کو پا کر ہونا تو یوں چاہیے تھا کہ آنکھیں چندھیا جاتی, لیکن آپ کی آنکھیں نہیں چندھیائیں. اسی طرح جبریل امین کو جب دیکھا ان سدرۃ المنتہا, نگاہیں نہیں چندھیائیں. ایسا نہیں تھا کہ نظارے کی تاب نہ لا کر آپ ادھر ادھر دیکھنے لگتے, نہیں. جو اللہ تعالیٰ چاہتے تھے کہ آپ دیکھیں, جو چیز آپ کو دکھانے کے لیے وہاں لایا گیا تھا, آپ نے وہی دیکھی, اور چیزیں نہیں دیکھی. اور صحیح زاویے سے ان کا مشاہدہ کیا, کہیں کج نہیں ہوئی نگاہ, کہیں بے قابو نہیں ہوئی, کہیں ادھر ادھر نہیں ہوئی. جو دیکھنا چاہیے تھا وہی دیکھا, نہ دائیں دیکھا نہ بائیں دیکھا, نہ اوپر دیکھا نہ نیچے دیکھا. جو حد آپ کے لیے رکھی گئی تھی, جو بتایا گیا تھا کہ دیکھنا یہ ہے, وہی دیکھا. اور سیکھنے کے لیے ایسی ہی یکسوئی چاہیے ہوتی ہے. جس طرح سننے کا ایک آرٹ ہے, لسننگ ایک آرٹ ہے, اسی طرح دیکھنا بھی और दुरुस्त चीज को देखना भी एक फन है। फन बमाना एंजॉयमेंट नहीं बल्कि एक महारत है। मसलन आप देखिए, जमीन और आसमान को बहुत लोग देखते हैं, लेकिन इब्राहिम अलैहिस्सलाम ने किस निगाह से देखा? हर एक की निगाह फर्क होती है ना, तो हर एक की निगाह क्या देखती है। मसलन आप किसी के चेहरे पर क्या देखते हैं? जो आपके अपने दिल में होता है ना, वही बाहर देखते हैं। जो आप देखना चाहते हैं वही देखते हैं। और बाज़ोकात आपके अंदर के जज्बात आपकी आंखों पर ऐसा पर्दा डाल देते हैं कि आपको चीजों के रंग बदले हुए नजर आते हैं। बाज़ोकात सामने बड़ी चीज नजर नहीं आती और बाज़ोकात गैर जरूरी चीजें आपके ध्यान में बसी हुई होती हैं। ये सब डिस्ट्रैक्शन हैं और ये डिस्ट्रैक्शन जो है इंसान को असल काम नहीं करने देती। तो जिसको सिखाना हो, वो जब सीखता है तो और एंगल से सीखता है, और नजर से देखता है चीजों को, और कानों से सुनता है। और जिसको बस कोई खास दिलचस्पी नहीं सुनने से, याद रखने से, वो बस सुन लेता है सुनने के तौर पर। तो हर एक की जो अटेंशन का लेवल है या अटेंशन का स्पैन जो है वो फर्क होता है, और वो डिपेंड करता है इंसान के अपने अंदर के जर्फ पर, और वो शो करता है कि आप कौन है। मसलन आपने देखा होगा कि किसी मजलिस में एक बच्चा जाता है तो उसके बैठने का देखने का अंदाज बिल्कुल और होता है, उसकी तवज्जो और चीजों पे होती है, एक बड़े इंसान का और होता है। हर इंसान जिस एंगल से चीजों को देखता है, जिस अंदाज से, जिस स्टाइल से, जिस इंहमाक से, जिस तवज्जो से, वो सब शो करता है कि वो अंदर क्या चीज है। तो जिस चीज में आपकी जितनी दिलचस्पी होती है उसको देखने में उतना ही आपका इंहमाक होता है, और उसको देख कर आप उतना ही सबक सीख कर निकलते हैं। मा ज़ागल बसर वमा तगा लकद रआ मिन आयात रब्बिहिल कुबरा। यही एक सुई थी ना, इसी वजह से उसने अपने रब की बड़ी बड़ी निशानियां देखी। तो बड़ी निशानियां कौन देख सकता है? जिसके अंदर ये सिफत हो कि मा ज़ागल बसर वमा तगा, उसको बड़ी निशानियां नजर आ सकती। और इन बड़ी निशानियों में जिब्रील अलैहिस्सलाम का देखना, सिदरतुल मुंतहा का देखना, उस पर परवानों का, फिर बादल का, और जो कुछ भी वहां मौजूद था उन सब चीजों का। अच्छा, इस आयत से भी पता चलता है कि ये नहीं कहा गया कि उन्होंने अपने रब को देखा, बल्कि क्या, रब की निशानियों को देखा। जबकि मूसा अलैहिस्सलाम से अल्लाह ताला जब हम कलाम हुए थे तो वहां पर वाज़ेह तौर पर फरमाया कि कल्लम अल्लाह मूसा तकलीमा, कलाम किया अल्लाह ने मूसा अलैहिस्सलाम से जैसे कलाम किया जाता है। तो यहाँ क्या मुश्किल थी कि वाज़ेह तौर पर बता दिया जाता कि आपने अपने रब का दीदार किया, लेकिन क्या फरमाया, रआ मिन आयात रब्बिहिल कुबरा, अपने रब की बड़ी बड़ी निशानियां देखी, ना कि रब को देखा। इसके बारे में एक और हदीस भी आती है हजरत आयशा रज़ी अल्लाह ताला अन्हा की। बुखारी में हजरत मसरूक का बयान है कि मैंने हजरत आयशा से अर्ज किया, अम्मा जान, क्या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने अपने रब को देखा था? उन्होंने जवाब दिया, तुम्हारी इस बात से तो मेरे रोंगटे खड़े हो गए। तुम ये कैसे भूल गए कि तीन बातें ऐसी हैं जिनका अगर कोई शख्स दावा करे तो झूठा दावा करेगा। इनमें से पहली बात आपने ये फरमाई कि जो शख्स तुमसे ये कहे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने अपने रब को देखा था, वो झूठ कहता है। फिर हजरत आयशा ने ये आयतें पढ़ी, ला तुद्रिकुहुल अबसार, निगाहें उसको नहीं पा सकती, मा कान लिबशरिन अन युकल्लिमहुल्लाहु इल्ला वहयन औ मिन वराय हिजाबिन औ युरसिल रसूलन फयूही बिइज्निही मा यशा। किसी बशर का ये मकाम नहीं कि अल्लाह उससे कलाम करे मगर या तो वही के तौर पर या पर्दे के पीछे से, जैसे मूसा अलैहिस्सलाम से किया, या ये कि एक फरिश्ता भेजे और वो उस पर अल्लाह के इज़्ज़त से वही करे जो कुछ के वो चाहे। इसके बाद उन्होंने फरमाया, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जिब्रील अलैहिस्सलाम को दो मरतबा उनकी असल सूरत में देखा। इन आयात से एक और बात ये भी पता चलती है कि ये जो हमारे यहाँ अमूमन झगड़ा पाया जाता है, उस्ताद को शागिर्द के पास आके पढ़ाना चाहिए या शागिर्द को उस्ताद के पास जाना चाहिए, तो बात यह है कि ये हसब जरूरत है। जहां जरूरत हो, जहां सहूलत हो उस्ताद के लिए शागिर्द के पास जाने की, वहां वो चला जाए, और जहां हालात इस बात का तकाजा करें कि शागिर्द सातवें आसमान तक जाए तो उसको चले जाना चाहिए। अब ये लफ्ज जो सातवें आसमान का है, ये रुजुमाने तौर पे बोला है। अब इससे मुराद क्या है कि कहीं पर भी जब जाना पड़े, कितनी भी मुश्किल और कितना भी तवील और कितना भी ऊंचाई का सफर करना पड़े तो कर लेना चाहिए। तो इट डिपेंड्स, ठीक है ना। इस तरह की रिजिडिटी इंसान उस वक्त इख्तियार करता है जब इंसान एक बात पढ़ लेता है फिर उस पर ही पक्का हो जाता है कि नहीं। यानी बाज लोग कहीं दर्श देने नहीं जाते, ठीक है जिसको पढ़ना वो खुद आ जाए, ये उस्ताद की शान के खिलाफ है कि हम मारे मारे फिरें जगह जगह। नहीं, अगर कहीं एक जगह सब लोग जमा है तो उस्ताद वहां पहुंचे और सबके लिए सहूलत हो जाए। और इसी तरह अगर शागिर्द को कोई और चीजें दिखाना मतलूब है या किसी खास मुहिम पर बुलाना मकसूद है तो उसको बुला लिया जाए। अफरअयतुम اللات والعزى ومناة الثالثة الأخرى, अब जरा बताओ तुमने कभी इस लात और इस उज्जा और तीसरी एक और देवी मनात की हकीकत पे कुछ गौर किया? एक तरफ जिब्रील अमीन है जिनकी ये सिफात है जो पीछे गुजर चुकी, आला मर्दाना सिफात, और दूसरी तरफ तुम्हारी ये देवियां जिन्हें तुमने खुद से अल्लाह की बेटियां बना लिया, लात उज्जा और मनात। क्योंकि सारे अरब में इन तीन देवियों के पुजारी बहुत थे, इसलिए खसूसी तौर पर इन तीनों का नाम लिया गया। अफर आई तुम, क्या तुमने गौर किया किसकी तरफ? अल्लाह तो वल उज्जा, लात उज्जा की तरफ, क्या हकीकत है उनकी? और दूसरी तरफ उस असल इलाह की तरफ, उसकी शान देखो जिसके अनवार तजल्लियात को नबी सल्लल्लाहु अलैहि वसल्लम ने लैलतुल मेराज में देखा। अफर आई तुम अल्लाह तो वल उज्जा, और दूसरी तरफ तुम इन देवियों को देखो, क्या इनके अंदर कोई ऐसी खूबी है, इनकी कोई ऐसी शान है? अब ये जो लात उज्जा मनात हैं, इनके बाद मुफस्सरीन ने मीनिंग बताए हैं, लेकिन बुनियादी तौर पर क्या है कि ये इनके बुत थे। मसलन ये कहा जाता है कि लात जो है एक नेक आदमी था, हाजियों को सत्तू घोल के पिलाता था, जब मर गया तो उसकी कब्र को लोगों ने इबादत गाह बना लिया। लेकिन यहाँ ये जो तफसीर बयान की गई कि वो एक आदमी की कब्र थी या ऐसा वैसा, वो मालूम नहीं होता। लात उज्जा और मनात मुअन्नस देवियों के मुतल्लिक या फरिश्तों को जो अल्लाह की बेटियां बनाकर उन्हें माबूद बनाया था उसी की तरफ इशारा करता है, और यही तफसीर ज्यादा बेहतर मालूम होती है। इन तीन बड़ी देवियों के अलावा और भी जगह जगह इनके बुतखाने फैले हुए थे, और फतेह मक्का के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने इन सब बुतखानों का खात्मा किया। इन पे जो इमारतें और कुब्बे बने हुए थे सब मिसमार करा दिए। आपने उन दरख्तों को भी कटवा दिया जिनकी ताजीम की जाती थी। सारे आसार, मजाहिर और बुतपरस्ती के निशान साफ कर दिए गए। इस काम के लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत खालिद बिन वलीद, हजरत अली रजी अल्लाह ताला अन्हु और हजरत अम्र बिन अल आस रजी अल्लाह ताला अन्हु, हजरत जरीर बिन अब्दुल्ला अल बजली वगैरह को मामूर किया, मुकर्रर किया, और उन्होंने इन सब चीजों को ढाकर सब सफाई कर दी, और जजीरतुल अरब को बुतपरस्ती से पाक कर दिया गया। फरमाया कि तुमने देखा, गौर किया कि ये तुम्हारी देवियां क्या कर सकती हैं, लात उज्जा और मनात जो एक तीसरी है, और फिर बड़ी बात यह कि तुमने इनको अल्लाह की बेटियां करार दे दिया। अलकुम ज़कर वलहुल उन्था, क्या तुम्हारे लिए तो हूँ बेटे और उसके लिए हूँ बेटियां, क्योंकि ये फरिश्तों को अल्लाह की बेटियां करार देते थे। फरमाया तिल्का इज़न क़िस्मतुन दीज़ा, ये तो फिर बड़ी धांधली की तकसीम हुई। दीज़ा का लफ्ज़ जो है ये द्वाद वाव ज़े से है, जिसका माना होता है जुल्म करना, हक तलफी करना। इबन अब्बास ने इसका माना किया है जालिमाना तकसीम, यानी अव्वल तो अल्लाह ताला से बेटे बेटियां मंसूब करना ही एक गुनाह है, शिर्क है, उसकी शान के खिलाफ है, अकल भी नहीं मानती इसको। और फिर अगर तुमने मंसूब किया ही तो अपने लिए बेटे पसंद कर लिए और अल्लाह ताला के लिए बेटियां, और तुम खुद बेटियों को वो अहमियत ही नहीं देते हो। इससे ये मतलब नहीं कि अल्लाह ताला के नजदीक बेटियों की कोई अहमियत नहीं, ये दरअसल उन्हें उन्हीं की जबान में समझाया जा रहा है, ये उन्हीं की बात उनके ऊपर डाली जा रही है। नंबर एक तो अल्लाह के लिए कोई औलाद है ही नहीं। नंबर दो, अगर तुमने अपनी तरफ से मंसूब भी की तो वो की जो तुम्हें खुद अपने लिए पसंद न थी, तो ये तो जुल्म पर जुल्म है। यानी इससे ये माना नहीं निकलता कि अगर बेटे मंसूब करते तो अल्लाह ताला कुछ ना कहते और ये दुरुस्त था, क्योंकि अल्लाह के यहाँ बेटों की नऊज़ुबिल्लाह अहमियत है, ये मुराद नहीं है इस आयत से। दूसरों से मोहब्बत का पैमाना ये है कि इंसान दूसरे के लिए वो पसंद करे जो वो अपने लिए करता है, बल्कि उसके लिए बेहतरीन से बेहतरीन चाहता है। यानी जिससे मोहब्बत होती है उसके लिए इंसान बेहतरीन से बेहतरीन चीज चाहता है, और इस उसूल के आईने में वो ये देख सकता है कि उसकी दूसरे से ताल्लुक की नौयत क्या है, यानी किस किस्म का ताल्लुक है, वाकई वो जो दावा करता है वो सच्चा भी है या नहीं। फिर मुसलमान की तारीफ ये है कि जो अपने लिए पसंद करता है वही दूसरे के लिए करे, लेकिन हमारी अमली जिंदगी में अक्सर मामला इसके बरक्स होता है। मसलन किसी को पैसे देते वक्त, पेमेंट करते वक्त बैग में से सबसे पुराना और मैला नोट निकाल कर देते हैं, जबकि खुद साफ और कोरा नोट लेना चाहते हैं। किसी को खाना चाय पेश करते वक्त अपने लिए अच्छे बर्तन और पसंदीदा कप का इंतखाब, जबकि दूसरे के लिए वो जो खुद को नापसंद हो। गाड़ी में बैठते वक्त अपने लिए पसंदीदा सीट और दूसरों के लिए वो जगह छोड़ते हैं जो खुद को नापसंद हो। लेन देन में शादी ब्याह के मौके पर महज रस्म पूरी करने के लिए दूसरों को वो चीज देना जो किसी काम की नहीं और खुद को नापसंद हो। हमारी अमली जिंदगियों में इस दोहरे रवैये की बेशुमार मिसालें हैं और ये रवैया अदम मोहब्बत की वजह से होता है। अगर किसी को किसी से हकीकी मोहब्बत हो तो उसके मामलात उसके दिल की मुखबरी कर देते हैं। अगर मोहब्बत हकीकी हो तो इताअत भी आसान हो जाती है। अगर अल्लाह ताला से हकीकी मोहब्बत हो ही नहीं सकता कि इंसान शिर्क करे, उसे अल्लाह ताला की बात समझने में जरा दिक्कत और तामुल हो। मोहब्बत शर्त है, हकीकी मुहिब यानी मोहब्बत करने वाले को हक तक पहुंचने में कोई चीज रोक नहीं सकती। इसलिए अल्लाह ताला खुद ईमान को मोहब्बत के साथ मशरूत करते हैं, वल्लदीना आमनु अशद्द हुब्बन लिल्लाह, और जहां मोहब्बत होगी वहां ताल्लुक और मामलात में खुद ब खुद खूबसूरती आ जाएगी। और यहाँ पर अहले मक्का का रवैया बयान किया गया है कि अलकुमुज़्ज़कर वलहुल उन्था, यानी अल्लाह ताला के साथ तुम्हारे ताल्लुक की नौइयत यही है कि जो अपने लिए पसंद नहीं करते उसे अल्लाह ताला से मंसूब करते हो। फरमाया, इन बुतों की हकीकत क्या है? इन हिया इल्ला अस्माउन सम्मैतुमूहा अंतुम व आबाउकुम, दरअसल ये सब कुछ नहीं है मगर बस चंद नाम है जो तुमने तजवीज कर रखे हैं और तुम्हारे बाप दादा ने रख लिए हैं। मा अंज़लल्लाहु बिहा मिन सुल्तान, अल्लाह ने इनकी कोई सनद नाजिल नहीं की, यानी जिनको तुम देवी देवता कहते हो ना वो देवियां हैं ना देवता, ये तो तुमने खुद ही नाम रख लिए। अल्लाह के यहाँ इनकी कोई अहमियत नहीं, वहां से इनके लिए कोई दलील उतरी ही नहीं, और ये सब तुम्हारा एक मनघड़त फलसफा है जिसकी कोई अहमियत नहीं। इयत्तबिउन इल्ला ज़न, सब कुछ ज़न पर मबनी है और ये लोग महज ज़न या वहम गुमान की पैरवी कर रहे हैं। यहाँ ज़न से मुराद ख्वाहिश नफ्स की पैरवी है। वमा तहवल अन्फुस, और जो नफ्स ख्वाहिश करते हैं, यानी तुम्हारे अपने ख्यालात और ख्वाहिशात हैं जिनकी बिना पर तुमने ये सब फलसफा घड़ा है। वलकद जाअहुम मिन रब्बिहिमुल हुदा, और अलबत्ता तहकीक आ गई उनके पास उनके रब की तरफ से हिदायत, यानी हिदायत आ जाने के बाद भी ये हिदायत की पैरवी करने की बजाय जन की और ख्वाहिशात की पैरवी कर रहे हैं। अब यहाँ अलहुदा से मुराद कुरान पाक है कि अल्लाह की तरफ से कुरान जैसी नेमत आ चुकी है, यानी हकीकी इल्म आ चुका है, दलाइल पर मबनी इल्म आ चुका है, यकीनी इल्म आ चुका है, ला रईब फी चीज आ चुकी है, लेकिन लोग असल चीज को छोड़कर किसकी पैरवी में लगे हुए हैं? वन की पैरवी में, गुमान की पैरवी में, ख्यालात की पैरवी में, ख्वाहिशात नफ्स की पैरवी में। तो अब आप देखिए कि जिंदगी गुजारने के दो रास्ते हैं ना। एक क्या है कि इंसान महज आबाओ अजदाद की तकलीद किया करे, अपने दिल से उठने वाले ख्यालात और वसवसों के पीछे चले, या फिर उसकी अकल जो उसको सुझाए उसको फॉलो करे, और दूसरी तरफ अपने आप को ताबे करे वही इलाही के जो अल्लाह की तरफ से आई है। वलकद जाअहुम मिन रब्बिहिमुल हुदा अम लिल इंसानि मा तमन्ना, क्या इंसान के लिए वही कुछ है जिसकी वो तमन्ना करे, यानी जो ये चाहते हैं कि इनके माबूद इन्हें फायदा पहुंचाए, इनकी सिफारिश करें, तो क्या ये इन्हें नसीब हो जाएगी, मिल जाएगी? या फिर माना यह है कि क्या इंसान वो सब कुछ पा सकता है जिसकी तमन्ना या ख्वाहिश वो करता है? इसकी तशरीह करते हुए शाह अब्दुल कादिर दहलवी कहते हैं, यानी बुत पूजे से क्या मिलता है, मिले वो जो अल्लाह दे। अम लिल इंसानि मा तमन्ना, तुम इन बुतों की परस्तिश पूजा करते रहते, क्या हासिल होगा, क्या निकलेगा, क्या मिलेगा तुमको? मिलेगा वो जो अल्लाह चाहेगा। और वैसे भी अगर इसको पिछली आयत से मिलाकर देखें या उसके कॉन्टेक्स्ट में देखें, तो ये लोग गुमान की पैरवी कर रहे हैं, इन्होंने ख्यालात कायम कर रखे हैं कि देवी देवता की पूजा करने से इनको ये और ये फायदे होते हैं, और दूसरी तरफ अल्लाह ताला की तरफ से आई हुई साफ सुथरी हिदायत है। फरमाया, ये नहीं हो सकता कि तुम्हारे ख्वाहिशात नफ्स या तुम्हारे कयास और ख्याल जो कहते हैं वही होगा, या तुम्हें जो कुछ मिल रहा है वो उन्हीं के तुफैल मिल रहा है जो तुम समझ रहे हो, ये तुम्हारी खाम ख्याली है। فَلِلَّهِ الْآخِرَةُ وَالْأُولَى, بس اللہ کے لیے ہے آخرت بھی اور دنیا بھی, دنیا اور آخرت کا مالک وہی ہے, اس لیے وہی ہوگا جو وہ چاہے گا, یعنی تم جیسی چاہو خواہشات میں جیو، لیکن اصل حقیقت وہی ہے جو اللہ کی طرف سے ہے. وَكَم مِّن مَلَكٍ فِي السَّمَاوَاتِ، اور کتنے ہی فرشتے ہیں آسمانوں میں، اللہ کی مقرب ترین مخلوق، لیکن دیکھو لا تغنی شفاعتهم شیئا، ان کی شفاعت کسی کام نہ آئے گی. کیونکہ آپ کو معلوم ہے نا، یہ اہل مکہ فرشتوں کو اس لیے بھی پوچھتے تھے کہ اللہ کے لاڈلے ہیں، چہیتے ہیں، ان کی پوجا کرنے سے ہمیں اللہ تعالیٰ کا قرب نصیب ہوگا. ما نعبدهم الا ليقربونا الى الله زلفا، یہ ہماری سفارش کریں گے، ہمیں چھڑا لیں گے، آگ سے، عذاب سے بچا لیں گے. فرمایا نہیں، آسمانوں میں بے شمار فرشتے ہیں، لیکن وہ کچھ بھی سفارش نہیں کر سکتے. الا مگر من باب ان یأذن اللہ لمن یشاء ویرضا، جب تک کہ اللہ کسی ایسے شخص کے حق میں اس کی اجازت نہ دے جس کے لیے وہ کوئی بات سننا چاہے اور اس کو پسند کرے. یعنی کسی کی شفاعت بھی کب فائدہ دے گی، کسی انسان کی ہو یا فرشتے کی، جب اللہ کی رضا اس میں شامل ہو اور جس کے لیے اللہ چاہے. یعنی جن سے تم ہاتھ لگائے بیٹھے ہو، ضروری نہیں کہ وہ تمہاری شفاعت کریں. اور ویسے بھی اگر عرش والے سفارش نہیں کر سکتے، اللہ کے مقرب سفارش نہیں کر سکتے جب تک اللہ کی اجازت نہ ہو، تو کوئی اور کیسے کر سکتا ہے؟ اسی کے لیے بار بار ہمیں آیت الکرسی میں دہرانے کو کہا گیا ہے، من ذا الذی یشفع عندہ الا باذنہ.